नि आँसुले सिरारे भयो आफ्नै घर पनि बिरारे मखमली फुल्दा आगानीको ढिलैमा मखमली फुल्दा आउन पाइन रे बहिनी बेसीमा दान झुल्दा आँसुले सिरानी भयो आफ्नै घर पनि बिरानी मखमली फुल्दा आगानीको ढिलैमा मखमली फुल्दा आउन पाइन रे बहिनी बेसीमा दान झुल्दा आगानीको ढिलैमा भन्छन् फर्केर घर मैले भन्छु फोटोमै टिका लाऊ मखमली फुल्दा आगानीको ढिलैमा मखमली फुल्दा आउन पाइन रे बहिनी बेसीमा दान झुल्दा फर्केर छु फोटोमै टिका लाऊ मखमली फुल्दा आगानीको ढिलैमा मखमली फुल्दा आउन पाइन रे बहिनी बेसीमा दान झुल्दा आगानीको ढिलैमा मखमली फुल्दा आउन पाइन रे बहिनी बेसीमा दान झुल्दा Oh, I know.